action, comedy, love story. म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरु केही विकल्प छैन। तिमी जहाँ आए पनि नमस्कार अनि हार्दिक स्वागत छ kollywood.com को अर्को नयाँ श्रृङ्खलामा। आज पनि हामीहरू उपस्थित भइसक्यौँ गोर्खा एफएम 93 मेगाहर्ज मार्फत काठमाडौँ र यसको आसपाससँगै विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत। टेक्निकल सपोर्टमा हुनुहुन्छ जना कार्की अनि आवाजमा शशि शर्मा मजगैया। नेपाली फिल्म इन्डस्ट्रीभित्रका ताजा ताजा खबरहरू, ताजा ताजा अपडेटहरू, इन्फर्मेसनहरू हामी सेयर गर्छौँ तपाईँहरू समक्ष, हामी पेस गर्छौँ र फ्राइडे रिलिजभित्रका चलचित्रहरूका गतिविधि पनि तपाईँहरू समक्ष पेस गर्छौँ। हामीले kollywood.com निरन्तर एक घन्टासम्म चलिरहने यात्रा हो। यो यात्रामा तपाईँ प्रत्यक्ष परोक्ष साथमा रहनुहुनेछ भन्ने विश्वास मनभरि मुठभरि हामीले सँगालेका छौँ। कार्यक्रमलाई हामीले देशभरिका विभिन्न रेडियो स्टेसनहरूबाट प्रत्यक्ष र विभिन्न समयमा विभिन्न रेडियोका तरङ्गहरू मार्फत तपाईँहरू समक्ष पुगाइरहेका छौँ भनेदेखि यो कार्यक्रम तपाईँ फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com सँगै आजै बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँहरू समक्ष अनलाइन रेडियो यामजे मार्फत पनि पुगाउँछौँ। हामी नेपाली चलचित्र उद्योगभित्रका गतिविधिहरूसँगै नेपाली चलचित्र कर्मीहरू कहाँ कहाँ के गरिरहेका छन्, अहिले बजारमा भित्रिएका चलचित्रहरूले बक्स अफिसमा कस्तो कलेक्सन गर्न सफल भएका छन् र बहुप्रतीक्षित चलचित्रको सूचीमा कुन कुन चलचित्रहरू फरिरहेका छन् र विशेष गरी फ्राइडे रिलिजभित्रका चलचित्रहरू कुन स्तरका बनेका छन्, चलचित्रको सकारात्मक पक्ष र नकारात्मक पक्षलाई हामीले नजिक नजिकबाट खेलाउँछौँ र तपाईँ दर्शकलाई नजिकको थिएटरसम्म पुगाउने हाम्रो कोसिस पनि जारी रहन्छ। आजको यो श्रृङ्खलामा पनि मैले आजैदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र इच्छाको बारेमा तपाईँहरूसँग प्रत्यक्ष जानकारी दिनका लागि उपस्थित भएको छु र मैले यसै चलचित्रका टिमलाई बोलाएको छु। यही चलचित्रका निर्देशक मुनाल घिमिरे र चलचित्रका सङ्गीतकार विपिन घिमिरेलाई आज मैले प्रत्यक्ष स्टुडियोमा बोलाएको छु। उहाँहरू आउँदै हुनुहुन्छ भन्ने सङ्केत मैले पाइरहेको छु। उहाँहरूसँग प्रत्यक्ष म भलाकुसारी गर्नेछु। एक घन्टासम्म तपाईँ साथमा रहनुहुनेछ भन्ने विश्वास मनभरि सँगालेको छु र आउनुहोस् कार्यक्रमको शुभारम्भमा तपाईँहरू समक्ष एउटा गीत राख्छु। मैले 2 हप्ता अगाडि अल नेपाल प्रदर्शन भएको एउटा चलचित्र, जो चलचित्र अलिकति फरक धारको थियो, म्युजिकल लभ स्टोरीको नाममा त्यो चलचित्रको आइडी तयार भएको थियो, त्यो चलचित्र हो रात। त्यही चलचित्रबाट एउटा साङ्गीतिक आवाज तपाईँहरू समक्ष पेश गर्छु, स्वीकार्नुहोस्। त्यसपछि इच्छाको बारेमा हामी कुराकानीमा जुट्नेछौँ, साथमै रहनुहोला। यो बन्धन मायाको बन्धन हो, यति सजिलै कहाँ तोडिन्छ। यो बन्धन मायाको बन्धन हो, यति सजिलै कहाँ तोडिन्छ। यो सागर यो बन्धन मायाको बन्धन हो, यति सजिलै कहाँ तोडिन्छ। दुई मुटुको

लव स्टोरी म मात्र हैन यार जो कोही पनि हुन्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरु केही विकल्प छैन तिमी जहाँ आए पनि तपाईँलाई फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ काठमाडौँ र यसको आसपासमा गोर्खा एफएम 93 मेगाहर्जको फ्रिक्वेन्सी मोडुलेसनबाट र विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत kollywood.com र kollywood.com हामी यो स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ घनश्याम श्रेष्ठ र रजना कार्की र सँगै आवाजमा शशी शर्मा मजगैया छु. र यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com पनि सुन्न सक्नुहुन्छ भने अल नेपाल दुई दर्जन बढी रेडियोहरूबाट प्रत्यक्ष र विभिन्न एक दर्जन जस्तो रेडियोहरूमा विभिन्न समयमा तपाईँ सुन्नुहुन्छ. र यही कार्यक्रम बेलुका 6 बजेदेखि 7 बजेसम्म तपाईँ अनलाइन रेडियो यामजे मार्फत पनि विश्वका कुना कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुन्छ. हामी काठमाडौँको यो स्टुडियोबाट प्रत्यक्ष तपाईँहरू समक्ष बोलिरहेका छौँ, बजिरहेका छौँ. हामी फ्राइडे रिलिजभित्रका चलचित्रका गतिविधि र समग्र नेपाली कलिउड इन्डस्ट्रीभित्रका ताजा ताजा अपडेटहरू गर्छौँ र इन्फर्मेसन तपाईँहरूसँग सेयर गर्छौँ. आज मसँग आजैदेखि सोलो रिलिज पाएको चलचित्र इच्छाको टिमसँग प्रत्यक्ष भेटघाट गरेको छु मैले र उहाँसँग प्रत्यक्ष एक घन्टासम्म साक्षात्कारमा जुट्ने जोडमा लागिरहेको छु. आज मसँग यही इच्छा चलचित्रका निर्देशक मुनाल घिमिरे र सङ्गीतकार विपिन घिमिरे हुनुहुन्छ. उहाँहरूसँग कुराकानी गर्नुभन्दा अगाडि यही चलचित्रको बारेमा सानो इन्फर्मेसन सेयर गर्न मन लागिरहेको छ. नेपाली चलचित्र इच्छा आजदेखि अल नेपाल रिलिज भएको छ. यो चलचित्रले सोलो रिलिजको मौका पाएको हो. यसभन्दा अघि इच्छासँग माला चलचित्र प्रदर्शनमा आउन खोजेको थियो तर मालाले पनि आफ्नो प्रदर्शन मिति सारेपछि इच्छाले सोलो रिलिजको मौका पाएको हो. फरक पुस्ताको फरक सोचाइलाई मुख्य विषय बनाइएको इच्छालाई यसअघि दुई सफल चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छ र श्रीमान श्रीमतीलाई निर्माण गरेका मुनाल घिमिरेले निर्देशन गरेका हुन्. यो चलचित्र नै घिमिरेको पहिलो निर्देशन हो. मुनाल घिमिरे यही चलचित्रबाट डेब्यू निर्देशकका रूपमा चलचित्र उद्योगमा देखा पर्न लागिरहेका छन्. चलचित्रमा दहाङ राई, सुभाष थापा, शिखा साई, ओम प्रतीक, देशभक्त खनाल, श्याम राई, आकाश पल, आयुष्मा कार्के, रश्मि भट्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ. इच्छामा विवाह करकापमा होइन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको निर्देशक घिमिरेले जानकारी दिएका छन्. गम्भीर विष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको इच्छामा रोम ओली, नवीन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ भने यसमा विपिन घिमिरे र यादव योगी सङ्गीतकारको रूपमा देखा परेका छन्. हामी यही चलचित्रको बारेमा कुराकानी गर्न लागिरहेका छौँ र यसै चलचित्र भित्रका निर्देशक मुनाल घिमिरे र सङ्गीतकार विपिन घिमिरेसँग प्रत्यक्ष कुराकानी गर्न हामी जुटिरहेका छौँ. अब कुराकानीलाई अगाडि जोड्न चाहन्छु, स्वागत गर्न चाहन्छु म दुवैजनालाई. मुनाल सर अनि विपिन सर दुवैजनालाई हार्दिक स्वागत छ. एकदम धन्यवाद. यसमा अगाडि यादव योगी भनिएको थियो तर त्यसमा करण राज कार्की सङ्गीतकार हुनुहुन्छ. करण राज कार्की र विपिन घिमिरे दुई सङ्गीतकारका सङ्गीतहरू हामीले यो चलचित्रमा देख्न पाउँछौँ. यादव योगीको सङ्गीतमा रहेको रथ नामको चलचित्र केही साता अगाडि मात्र रिलिज भएको थियो. अब हामी कुराकानीलाई अगाडि जोडौँ, कुराकानी सुरु गरौँ निर्देशक घिमिरे विपिन घिमिरे. आज दुवैजना विपिन घिमिरे मुनाल घिमिरे हुनुहुन्छ. सङ्गीत निर्देशक विपिन घिमिरे र चलचित्र निर्देशक मुनाल घिमिरे हुनुहुन्छ. निर्देशकज्यूबाट अगाडि कुराकानी जोडौँ. चलचित्र इच्छा अब माघ 2 गते रिलिज डेट तोकेर आज आइरहँदाखेरि फागुन 8 आफ्नो प्रदर्शन मिति तय भइरहँदाखेरि, आजदेखि आरम्भ भइरहँदाखेरि यसको महसुस र यो चलचित्रले देखाएको रेस्पोन्स कसरी फिल गर्नुभएको छ? अब चलचित्र त अहिलेसम्म लागेको छैन होइन, अब एकछिन पछि नै लाग्छ होला. अब आफूले गर्नुपर्ने, आफ्नो तर्फबाट गर्नुपर्ने अथवा चलचित्र इच्छाको टिमको क्याप्टनको हिसाबले युनिटको सम्पूर्ण सदस्यहरूले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी मेरो काँधमा छ. र मैले आफूले दर्शक समक्ष आफ्नो चलचित्र अथवा आफ्नो प्रोडक्ट कस्तो छ भनेर मैले प्रोमो गीतहरूबाट दर्शकहरूलाई प्रचार प्रसारको माध्यमबाट जानकारी गराइसकेको छु। दर्शकहरू निकै नै बाठा हुनुहुन्छ हामी मेकरहरू भन्दा, त्यस कारणले पनि धेरै कुरा झुक्क्याउने धेरै कुरा चपाउने भन्दा पनि मैले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पुरा गरेको छु। हेरौँ अब एकछिनपछि चलचित्र प्रदर्शन हुँदैछ हलहरूमा, त्यसपछि प्रतिक्रिया थाहा हुन्छ। फर्स्ट रिलिज फर्स्ट टाइम फर्स्ट सो भएको छैन अझै पनि? हो, भएको छैन, भर्खर मलाई अहिलेसम्म जानकारी आएको छैन होइन। अब सायद मर्निङ सो गोपी कृष्ण हलमा राम्रै मान्छे छन् भन्ने जानकारी एकछिन अगाडिसम्म पाएको थिएँ होइन, अब अहिले एकछिनमा जानकारी आउला। ओके, अब चलचित्र धेरै नेपाली चलचित्रहरू धेरै खालका बन्छन् र एक हप्तामा 3-4 चलचित्रहरू प्रदर्शनका लागि भिड्छन् भन्ने कुरा पनि हामीले सुन्दै देख्दै आइरहेको कुरा हो होइन। तर माघ 2 फागुन 8 आइरहँदाखेरि सोलो रिलिजको मौका पायो इच्छाले, यसमा केही राजनीति गर्नु पर्यो कि यो स्वतः स्फूर्त पाउनु भयो तपाईँहरूले सोलो रिलिज? होइन, अब त्यस्तो राजनीति भन्दा पनि मैले त यो मैले आशीर्वाद सम्झिन्छु भगवान्को होइन, एउटा सत्कर्म गर्ने मान्छेलाई भगवान्ले हेर्छन् भन्ने कुराहरू हामीले यता कता सुन्छौँ र मलाई पनि त्यो कुरा कहीँ कतै भगवान् हुनुहुन्छ भन्ने किसिमको सोच छ मेरो मनमा पनि। त्यस कारणले होला सायद इच्छा चलचित्र सबै नेपाली दर्शकहरूले हेर्नुपर्छ भन्ने भगवान्को पनि इच्छा होला, त्यस कारणले सोलो पाएको होला। अब सङ्गीतकार विपिन घिमिरे तर्फ जाउँ। अब यसमा चाहिँ 2 सङ्गीतकारहरू हुनुहुन्छ होइन, करण राज कार्की र विपिन घिमिरे होइन। अब यसमा सङ्गीतको पक्षले चलचित्रका गीतहरू कस्ता भनेका छन्? धन्यवाद सर्वप्रथम त शशीजीले र सम्पूर्ण गोर्खा परिवार हाम्रो प्राविधिक मित्र। कथावस्तुमा नै रहेर गीतहरू बनाइने हो चलचित्रमा। यसमा 3 गीतहरू छ जसमा मैले एउटा ट्रेजिक र एउटा टोटल रोमान्टिक एकदम फरक बिचमा त्यस्तो ड्रास्टिक छ त्यो सङ्गीत गर्न मौका पाएँ र एउटा अर्को एउटा गीत पनि छ जुन करणजीले पनि गर्नुभएको छ। समग्रमा भन्नुपर्दाखेरि कथावस्तु अनुसार नै हामीले बनाउने हो। अस्ति प्रिमियर हेर्दाखेरि पनि मलाई त्यसको टाइमिङ कस्तो लाग्यो भने जानेर अब गीत बजे हुन्थ्यो जानेर अब गीत बजे हुन्थ्यो भन्ने आफूले फिल भइरहेको हुन्छ नि। एकदम त्यो सेकेन्ड एकदम मिलेको पनि रहेछ छ, त्यसरी सङ्गीत गरिएको छ र कथावस्तुमा र आधारित रहेर हुन्छ नि। यो गीत किन आएको होला, यो बेकार नआउनु पर्ने थियो अथवा नभएको पनि हुन्थ्यो, त्यो टाइपको चाहिँ छैन, कथावस्तुमै रहेर सङ्गीत गरिएको छु गाएको छु। भनेपछि यो फिल्ममा तपाईँ गायकको रूपमा पनि सङ्गीतकारको रूपमा पनि आउनु भएको छ? हजुर, गीत पनि गाएको छु मैले होइन। योभन्दा अघि तपाईँ अरू चलचित्रमा पनि सङ्गीत दिएर गाएर प्रवेश गर्नुभएको थियो कि यो पहिलो चलचित्र हो कि के हो तपाईँको चलचित्र क्षेत्रमा तपाईँको यात्रा कहिलेदेखि कसरी थियो? योभन्दा अगाडि एउटा डकु ड्रामा टाइपको यार्सा गुम्बा द हिडन पार्ट भन्ने थियो, त्यसको ब्याकग्राउन्ड म्युजिक पनि गरेको थिएँ मैले र एउटा मात्रै गीत थियो त्यहाँ, टिपिकल कल्चरल गीत, त्यो एउटा गीत गाएको थिएँ। त्यस पछाडि समथिङ भैँसी बगालेको बोलको थियो होइन, दुधभन्दा कुरो निमिटो भैँसी बगालेको एकदमै टिपिकल थियो, यार्सा गुम्बा टिप्न जाने क्रममा त्यो एउटा र एउटा बिचमा भइहाल्छ नि फाटोफुटो केही चलचित्रमा गाएको थिएँ र एज अ बिग प्रोजेक्ट चाहिँ मैले यसमा काम गरेको। कसरी तपाईँको साइज जुर्यो इच्छासम्म आउनका लागि, मुनाल घिमिरेसँग तपाईँको भेटघाट या चाहिँ यो टिमसँग भेटघाट कसरी भयो र इच्छासँग कसरी नाता जोड्न सक्नुभयो? यसमा निरन्तर म यो फिल्ममा लागि पनि राखेको छु, त्यसलाई चाहिँ मध्यनजर यसको डाइरेक्टर साहब मुनाल घिमिरे र लेखक प्रकाश घिमिरे प्रड्युसर पनि हुनुहुन्छ उहाँ, साथै कार्यकारी निर्माता जुन हुनुहुन्छ रम ओली, उहाँसँगको मेरो सहकार्य पहिल्यैदेखि पनि हो। उहाँ मेरो एल्बममा पनि उहाँले ब्याकुल माइलाको गीतमा अलिकति फन्डिङ पनि गर्नुभएको थियो, त्यो सम्पर्क मेरो पहिल्यैदेखि थियो। तर कस्तो भने थियो भन्नेमा पहिले नै लिनु चाहिँ भएको होइन, मलाई टेस्ट चाहिँ गर्नुभएको र कति छ यसको खुबी, कतिसम्म गर्न सक्छ, निरन्तरता हेर्नु पऱ्यो नि, लाग्ने गर्ने त धेरै नै छ, सम्पर्क सम्बन्ध उहाँको धेरैसँग होला, तर कन्टिन्युटी हेरेर र गीतलाई राम्रोसँग फिल्टर गरेर सेलेक्ट गर्नुभएको धेरै दुःखले पाएको हो जस्तो पनि लाग्छ मलाई, सम्बन्ध पनि हाम्रो आफ्नो ठाउँमा छ। अनि विपिन घिमिरेको सङ्गीतमा कतिवटा गीतहरू छन् चलचित्रमा? 2 चलचित्रमा 3 छ, मेरो सङ्गीतमा चाहिँ 2 जम्मा 3 गीत र त्यो मध्ये चाहिँ करण राज कार्कीको एउटा गीत, तपाईँको 2 गीत। हजुर, अब यतिखेर श्रोतालाई तपाईँ गायक पनि भएको नाताले गर्दाखेरि होइन तपाईँको सङ्गीतमा तपाईँले गाउनुभएको एउटा गीत सुनौँ न त. हस् हस् सुनौँ हस् तपाईँको आवाजमा सुनौँ, त्यसपछि हामी ट्र्याक बजाउँला. हजुर हजुर. आज हामी सँगै छौँ खुसीले दङ्गै छौँ, आज हामी सँगै छौँ खुसीले दङ्गै छौँ, भएरै छाड्ने छ भाग्यमा जो लेख्या छ, भएरै छाड्ने छ भाग्यमा जो लेख्या छ, इन्जोय माई फ्रेन्ड्स फ्युचर कसले देख्या छ, इन्जोय माई फ्रेन्ड्स फ्युचर कसले देख्या छ, इन्जोय माई फ्रेन्ड्स फ्युचर कसले देख्या छ, इन्जोय माई फ्रेन्ड्स फ्युचर कसले देख्या छ. इन्जोय माई फ्रेन्ड्स फ्युचर कसले देख्या छ होइन, यसमा सङ्गीत पनि तपाईँको, यसमा शब्द कसको? शब्द यसमा लोकराज अधिकारी लेख्नु भएको छ. अस्ति प्रिमियर हेर्दा मलाई यो गीतको जुन सिचुएसनमा यो गीत आएको छ नि, जुरुकै उठ्नु जस्तो लाग्दो रहेछ. त्यो कथावस्तुलाई एकदम म्याच गराएर जुन निर्देशकले यसलाई जसरी त्यो बुट्टा भर्ने काम हुन्छ नि, यसको त बुट्टा भर्ने काम नै सङ्गीत त सुसज्जित बनाउने काम निर्देशकले. त्यहाँनिर यस्तो फिट छ कि यसको अब आए हुन्थ्यो, अब गीत नै आउने हो, अब यहाँनिर चाहिँ भन्ने टाइपको लाग्ने क्या आफूलाई छ, मन पर्यो. अब धेरै व्याख्यान लोकराज अधिकारीको शब्द, विपिन घिमिरेको सङ्गीत, अनि यसमा आवाज धेरै साथीहरूको छ. विपिन घिमिरे, सागर अधिकारी, अनि त्यसपछि लेडिज भर्सनमा को को हुनुहुन्छ? मनिषा पोखरेल. मनिषा पोखरेल, सुधा रत्न. ओके, उहाँहरूको आवाजमा सजिएको यो आवाज, साङ्गीतिक आवाज यतिखेर तपाईँहरूको बिचमा हामी राख्न चाहन्छौँ. त्यसपछि फेरि पनि हामी इच्छाकै विषयमा कुराकानी जोड्न उपस्थित हुनेछौँ. अहिलेलाई स्वीकार्नुहोस् यो साङ्गीतिक आवाज. आज हामी सँगै छौँ खुसीले दङ्गै छौँ, आज हामी सँगै छौँ खुसीले दङ्गै छौँ, आज हामी सँगै छौँ खुसीले दङ्गै छौँ. Enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha. हाँस्नु पर्छ नाच्नु पर्छ मान्छे बाँचुन्जेल, हाँस्नु पर्छ नाच्नु पर्छ मान्छे बाँचुन्जेल. आउने लाई दुनियाँमा कसले छेक्या छ, आउने लाई दुनियाँमा कसले छेक्या छ. Enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha, enjoy my friends, future kasle dekhya cha. Aaj hami sangai chhau khushile dangai chhau, aaj hami sangai chhau khushile dangai chhau, bhayerai chhadne

शाखा न्यू रोड पीपल बोर्ड फोन 42 67 799 धरान महेन्द्र पथ फोन 025 52 67 77 पोखरा सभागृह चोक फोन 061 20 65 70 नुनदेखि सुनसम्म धरानदेखि युकेसम्म थप जानकारीका लागि www.barahajewelry.com भाउजू हजुर पनि फेसियल गराएर आइसक्नु भयो यहाँ यति काम बाँकी छ पार्टी पनि सुरु हुन लागिसक्यो अब म के गर्नु यो लिनुहोस् नानी VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन अब फेसियल गर्न कति सजिलो लुक ब्युटिफुल नेचुरली विथ VLCC घर घरमा यसकै छानो छ नेपालीको विश्वासिलो जस्ता पाता यो रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास भए अरू किन खोज्ने यहाँले दौरा सुरुवाल त लाउनु भएन नि लाइएन किन मन नपरेर हो होइन मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर ए त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ अब प्रसङ्ग बदलौ प्रसङ्ग होइन आजलाई यतिमै रोकौँ पत्रकार नानी म गइहाल्छु दौरा सुरुवाल लिन कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम पनि खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र फोन नम्बर 42 26 397 42 26 397 गोर्खा FM 93 MHz एक्शन कमेडी लव स्टोरी म मात्र हैन यार जो कोही पनि हुन्छ यदि उसलाई देख्यो भने हो जसमा सौन्दर्य छ हो जसमा सुवास छ जसले दिन्न धोका हो जसमा विश्वास छ रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरू केही विकल्प छैन तिमी जहाँ पनि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ हामी गोर्खा एफएम 93 MHz फ्रिक्वेन्सी मोडुलेसनमा काठमाडौँ र यसको आसपासमा तरङ्गित भइरहेका छौँ र विश्वभरि एकैसाथ www.gorkhafm.com र देशभरिका सबै रेडियोका अनलाइन साइटहरू मार्फत विश्वका कुना कुनासम्म पुगिरहेका छौँ kollywood.com को यो श्रृङ्खला हो श्रृङ्खलामा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनक कार्की घनश्याम श्रेष्ठ अनि आवाजमा शशि शर्मा मजगै यहाँ तपाईँहरूसँग प्रत्यक्ष छु यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulaparda.com र www.airawati.com मा पनि सुन्न सक्नुहुन्छ भने अनलाइन रेडियो यमजे मार्फत पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ देशभरिका सबै रेडियोका टेक्निसियन साथीहरूलाई पनि हामी अन्तर्हृदयबाट सम्झिरहेका छौँ kollywood.com आजको यो श्रृङ्खला अन्तर्गत फ्राइडे रिलिज अन्तर्गत आजैदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र इच्छाको विषयमा कुराकानी गरिरहेका छौँ इच्छा माघ 2 आज को मितिसम्म सर्यो र यो बिचमा प्रमोसनको टाइम पनि पायो यसको पब्लिसिटी अत्यधिक भएको छ देश विदेशमा चर्चा परिचर्चा अत्यन्त शिखरसम्म पुगेको छ उचाइसम्म पुगेको छ निर्देशक मुनाल घिमिरेसँग हामी जोडिन्छौँ मुनाल घिमिरे र विपिन घिमिरे हुनुहुन्छ आज प्रत्यक्ष स्टुडियोमा यो इच्छा चलचित्र आज कतिवटा थिएटरमा लागिरहेछ अल नेपाल अल नेपाल भ्याली बाहिर चाहिँ तपाईँको लगभग 47 हलमा लागेको छ 46-47 होइन अनि काठमाडौँमा चाहिँ 17-18 लागेको छ ए काठमाडौँमा चाहिँ 17-18 भनेपछि अलमोस्ट सबै हलहरूमा चाहिँ इच्छा छ त्यसो भए छ मल्टिप्लेक्सदेखि लिएर बिग सिनेमा सबैमा हजुर हजुर इच्छा पुगेको छ अब यो बिचमा जस्तो माघ 2 यो बिचको जुन एउटा टाइम पिरियड पाउनुभयो नि आफ्नो एक्सर्साइज गर्ने अलमोस्ट 1 महिनाभन्दा बढी जस्तो समय होइन के फिल गर्नुभयो जस्तो त्यो माघ 2 चलचित्र लाग्न पाएको भए यतिको पब्लिसिटी या चाहिँ यतिको हाइट निर्माण गर्थ्यो कि गर्थेन भन्ने कुरा, या चाहिँ अब यसले थप अझ व्यवसायिक सफलता पनि पाउला भन्ने तपाईँको केही त्यस्तो खालको केही चाहिँ अपेक्षा छ कि छैन यो बिचको एक्सर्साइजले? मलाई चाहिँ के लाग्छ भने त्यस बेला हाम्रो 2 गते रिलिज भएको भए एउटा माघे सङ्क्रान्तिको डेट अथवा माघ त्यो सङ्क्रान्तिको वरिपरिको डेट भन्ने कुरा थियो होइन, तर पूर्ण रूपमा हाम्रो पब्लिसिटी पुगिसकेको थिएन. तर मलाई एउटा विश्वास के थियो भने माउथ पब्लिसिटी जसले चलचित्र हेर्नुहुन्छ उहाँहरूले पक्कै पनि राम्रो भन्नुहुन्छ भन्ने कुरामा मेरो आत्मविश्वास छ होइन. त्यस कारणले पनि मैले 2 गते चलाएको भए त्यति जुन रूपमा आउँथ्यो त्योभन्दा अहिले चाहिँ फाइदा भएको छ. कतिपय ठाउँमा प्रचार प्रसार पुगेको थिएन अथवा पुगाउन सकिएको थिएन समय अभावको कारणले गर्दा. अहिले चाहिँ त्यो समय हामीलाई त्यो पनि भगवान्ले नै जुराइदिए भन्छु मैले होइन. त्यस कारणले पहिला रिलिजभन्दा अहिले रिलिज भएको चाहिँ धेरै राम्रो छ मेरो लागि. म यो बिचमा यो एक हप्ता जस्तो समयमा म दाङ काठमाडौँको त्यो यात्रामा थिएँ होइन. यसको पब्लिसिटी जस्तो पोस्टर पोस्टरिङहरू त आफ्नो ठाउँमा छ, बेला बेला पत्रकार भेटघाट गर्ने पनि कामहरू इच्छा टिमले गरिरहेछ, र सँगसँगै यो भित्ते लेखनको काम पनि अत्यधिक भारैछ होइन. मैले त्यो दाङको बाटो बाटोमा ढुङ्गा ढुङ्गामा त्यो के अरे रुखको फेद फेदमा चाहिँ के अरे इच्छा फागुन आठ चलचित्र भनेर त्यो लेखिरहेको देखाएको थिएँ. यो के छ यो पब्लिसिटीका तौर तरिकाहरू, यो कतिको इफेक्टिभ हुन्छ? मलाई के लाग्छ भने जति सक्यो बढी दर्शकहरूलाई चलचित्र रिलिज हुँदैछ भन्ने कुरा देखाउनुपर्छ. हाम्रो एउटा उखान छ नि, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भने जस्तै. जतिसुकै राम्रो प्रडक्ट उत्पादन गरे पनि दर्शकलाई थाहा छैन भने त्यो हुँदैन, नत्र पेप्सी र कोकले प्रचार गर्नुपर्ने थिएन होला जस्तो लाग्छ. त्यस कारणले पनि प्रचार प्रसार अत्यन्त आवश्यक छ. र भित्ते लेखन भनेको एउटा के हो भने सजीव जस्तो लाग्छ मलाई. जस्तो हामीले टेलिभिजनमा कुनै चिज दिन्छौँ अथवा पत्रिकामा दिन्छौँ, पत्रिकामा आज निस्किन्छ पर्सिबाट त्यो हराउँछ, तर त्यो भित्तीय लेखन चाहिँ सधैँ रहिरहन्छ. र हाम्रो दर्शक भनेको प्लेनमा चढ्ने दर्शक अथवा हेलिकप्टरमा चढ्ने दर्शक होइनन्, हाम्रो दर्शक भनेको बसमा हिँड्ने दर्शकहरूलाई लक्षित गरेर चलचित्र बनाइन्छ हामीले बनाउँदा, र उहाँहरू हिँड्ने बाटो नै त्यही हो होइन. जसरी भए पनि उहाँहरूको नजर पुग्छ त्यो भित्तामा र इच्छा देख्नुहुन्छ र फागुन आठ देख्नुहुन्छ भन्ने कुरालाई हामीले महसुस गरेका छौँ. त्यस कारणले पनि मैले त्यो काम गरेको हो. अब निर्माता कलाकार मुनाल घिमिरे योभन्दा अगाडि सफल 4 चलचित्रहरू निर्माण गरिसकेको निर्माता हुनुहुन्छ. नेपाली चलचित्र उद्योगले चाहेर पनि बिर्सन नसक्ने नाम हो यो होइन. कलाकारको हिसाबले, एउटा प्रड्युसरको हिसाबले, मेकरको हिसाबले उत्तिकै अब्बल हुनुहुन्छ. अब निर्देशकको छवि इच्छाले कस्तो बनाउला अहिलेको अहिलेसम्मको तपाईँले चाहिँ, यो त प्रेक्षाको घटी पनि हो होइन, तपाईँले कसरी लिइराख्नु भएको छ? अब निर्देशकको रूपमा मुनाल घिमिरेको हाइट निर्माता मुनाल घिमिरेसम्म पुग्ला कि नपुग्ला इच्छाबाट? मैले अब धेरै कुरा जानेको पनि छ, त्यस्तो जानेको छु भनेर पनि भन्दैन होइन. चलचित्र बनाउँदाखेरि निर्देशक एक्लैले बनाउने पनि होइन, त्यो सम्पूर्ण टिमले बनाउनुपर्छ. त्यस कारण इच्छा सफल हुने कुरामा त म ढुक्क नै छु, आशावादी छु, किनभने पछि हामी एउटा टिमले काम गरेका छौँ, टिमले गरेको काम सधैँ सफल हुन्छ. तर अब निर्देशकले त्यो उचाइ पाउँछ पाउँदैन भन्ने कुरा त अब यसको जजमेन्ट गर्न अथवा जजको रूपमा मैले दर्शकहरूलाई राख्छु होइन. दर्शकहरूले के गर्नुहुन्छ, के भन्नुहुन्छ, कसरी मलाई स्वीकार्नुहुन्छ, हिजो कलाकारको रूपमा अथवा निर्माताको रूपमा जुन रूपले स्वीकार्नु भयो त्यो रूपले स्वीकार्नु भयो भने चाहिँ म अगाडि बढ्ने हो निर्देशक उसमा होइन. अब उहाँहरूले स्वीकार्नु भएन, तपाईँ चाहिँ अथवा त निर्मातामै ठिक छस् भन्ने किसिमको कुराहरू देखाउनु भयो भने त्यस बेला सोध्नुपर्ने हुन्छ. अबको यात्रा मुनाल घिमिरेको कसरी हुन्छ त? निर्माता भएर चलचित्र उद्योगमा अगाडि बढ्छ यात्रा कि निर्देशकको रूपमा अगाडि बढ्छ? मैले सोचेको छु अब निर्माण सँगसँगै निर्देशन गर्ने सोच छ मेरो चाहिँ होइन. तर भनिहालेँ नि, दर्शकले मलाई कुन रूपमा स्वीकार्नुहुन्छ, दर्शकले जुन बाटोमा हिँड भन्नुहुन्छ म त्यो बाटोमा हिँड्छु, दर्शकले जुन क्याटेगोरीमा मार्क्स दिनुहुन्छ होइन त्यतिर अगाडि बढ्ने. जस्तो योभन्दा अघि तपाईँले खबरदार बनाउनु भयो, आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान श्रीमती देखि अहिले इच्छासम्म आइरहँदाखेरि होइन, जस्तो यो टिम केमेस्ट्री बनाउँदै गर्दाखेरि जस्तो यो गीत सङ्गीतको पनि उत्तिकै भूमिका हुन्छ चलचित्र चल्नुमा. सुरुमा यादव योगीसँग काम गर्नुभएको थियो खबरदारमा, त्यसपछि आफ्नो मान्छे आफ्नै हुन्छमा महेश खड्गा आउनुभयो होइन, त्यसपछि श्रीमान श्रीमतीमा विपिन आचार्य आउनुभयो, अहिले फेरि फरक सङ्गीतकारहरू प्रयोग गरिराख्नु भएको छ. यो सङ्गीतकारहरू सधैँभरि के अरे मुनाल घिमिरेसँग एउटै सङ्गीतकारहरू हुन नसक्नुको कारण या चाहिँ एउटै हुँदाखेरि एउटै टेस्ट आउने भएको कारणले गर्दाखेरि फरक टेस्ट लिइहालौँ भनेर हो कि या चाहिँ टिक्न नसक्या हो कि एउटै मान्छेसँग के हो खास कारण? होइन, त्यस्तो त्यसरी मैले पनि लिँदैन होइन. मैले के गर्छु भनेपछि मेरो नजर अथवा मेरो जुन सोच छ त्यो सोचमा सहयात्रा गर्ने साथीहरू कन्टिन्यू हुने हो, र जोसँग मसँगै बसेर काम गर्न मैले आफूलाई भनौँ न अप्ठ्यारो महसुस गर्छु त्यस बेला छोड्नुपर्ने बाध्यता हुन्छ. विगतका सङ्गीतकारलाई किन छोडेँ भन्दाखेरि एउटै कुरा हो, म उहाँहरूसँग उहाँहरूको काम नराम्रो भन्दिनँ, म उहाँहरूको आफ्नो पेसा हो, आफूले काम गर्नुहुन्छ होइन, म कम्फर्टेबल भएन उहाँहरूको लागि, म भएन मेरो लागि उहाँभन्दा पनि उहाँहरूको लागि म भएन, त्यस कारणले मैले नयाँ सङ्गीतकार लिनु परेको. अप्ठ्यारो मान्छे हो र मुनाल घिमिरे? अप्ठ्यारोलाई अप्ठ्यारो होस् सिधालाई सजिलो. म अहिलेको सङ्गीतकार विपिन घिमिरेसँगै हुनुहुन्छ, कस्तो फिल गर्नुभयो मुनाल घिमिरेसँग काम गर्दै गर्दाखेरि विपिनजी? इजी त भन्नु मिल्दैन, तर कुन मानेमा इजी नभन्ने त्यो कुरा. गीतलाई जसरी जजमेन्ट गर्नुहुन्छ नि त्यो मानेमा धेरै जजमेन्ट गर्नु सक्ने क्यापेसिटी चाहिँ छ. चलचित्रको निर्देशकले सङ्गीतको निर्देशकलाई इन्टरफेयर कतिको गर्ने, तपाईँले यति हदसम्म चाहिँ गर्नुपर्छ यतिसम्म चाहिँ गर्नु हुँदैन, तपाईँले कसरी यसलाई चाहिँ मूल्याङ्कन गर्नुहुन्छ? इन्टरफेयर मलाई त्यति बढी गरे जस्तो चाहिँ लागेन, र उहाँको आकाङ्क्षा के भने नि सबभन्दा प्लस पोइन्ट म भन्छु, उहाँ एउटा कन्सेप्ट क्लियर केमा हुनुहुन्छ भने उहाँको टिम भनौँ होइन, एज अ टिम केमा गीतमा कसरी क्लियर रहेछ भने कुन सिचुएसनमा कहाँ के गीत राख्ने त्यो क्लियर छ उहाँहरूको. त्यति भयो भने अनि धेरै धेरै सोच्नु परेन, ओहो यो गीतलाई हामीले त्यहाँ राखे भयो भने कि त्यो सोच्नु परेन एउटा कुरा. अर्को कुरा, त्यो सिचुएसनमा कस्तो गीत कथाले मागेको छ त्यस्तै हुनु पऱ्यो भन्ने एउटा डिमान्ड, अनि त्यही अनुसार के अरे म्युजिसियनलाई उहाँहरूले कन्भिन्स गर्नुहुन्छ र म्युजिसियनले पनि कन्भिन्स गर्न सक्नुपर्छ. अब यो कुरा म भन्छु, जस्तो तपाईँको सङ्गीतकारलाई हस्तक्षेप भन्ने कुरा मैले जिरो मैले गर्दिनँ. मैले के चिज गर्छु भनेपछि मलाई ट्युनिङ मनपर्छ पर्दैन, अथवा मेरो सिचुएसनलाई गीत मिल्छ कि मिल्दैन शब्दहरूको कुरामा होइन, र ट्युनिङ मलाई मिठो लाग्छ कि लाग्दैन त्यो कुरा मैले सुरुमा ध्यान दिन्छु. जब त्यसपछि मलाई मन पर्यो सिद्धियो एउटा चोइस गरेँ मैले होइन, त्यो भोलि दर्शकले मन पराउनु छ पराउनु त्यो आफ्नो बाटो हो, मेरो चलचित्रलाई सिचुएसन अनुसार मलाई फिट छ भने मैले त्यसपछिको जिम्मा सम्पूर्ण सङ्गीतकारलाई दिन्छु. किनभने मैले जहिले पनि के भनेको छु भनेपछि टिम निर्माण गर्नको लागि सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ, आफ्नो जब पुरा गर्नुपर्छ होइन. सङ्गीतकारले गीत बनाउने जिम्मा लिएको छ भने त्यो पाटोमा म हस्तक्षेप गर्दिनँ. अब विपिन घिमिरे मुनाल घिमिरेको आगामी चलचित्रमा रहन सक्ने कि नसक्ने, अहिलेसम्मको उहाँले देखाएको अनुशासन, उहाँले देखाएको त्यो क्षमता दक्षता कस्तो पाउनु? होइन, यसलाई मैले भने नि म चलचित्र बनाउँदाखेरि म आजको मितिसम्म यो स्थानसम्म आइपुगेको छु, मैले कुनै कुरामा सम्झौता चाहिँ गर्दिनँ. मलाई विपिनले बनाएको मैले अपर्च्युनिटी दिन्छु, विपिन बनाऊ भन्छु होइन, अर्कोलाई पनि बनाऊ भन्छु, मन पर्यो ओके भयो ठिक छ, मन परेन सरी होइन. विपिन मेरो आफ्नो मान्छे हो, अथवा करण मेरो आफ्नो मान्छे हो, अथवा अर्को विपिन मेरो मान्छे हो, अथवा महेश खड्का मेरो मान्छे हो, म त्यसरी जाँदिनँ. म काम गर्दाखेरि जहिले पनि के भनेपछि हाम्रो मान्छेभन्दा राम्रो मान्छेलाई मौका दिने हो, पक्कै पनि हामीले हाम्रो मान्छेलाई मात्रै जस्तो यो यो यो राख्न खोज्यौँ भने त पक्कै पनि त्यो धराशाही भन्छ. जस्तो इच्छाकै कुरा गर्दाखेरि यो हृदय छ आकाश भन्ने गीत मैले यो एकपटकको ट्युनिङमा मन पराएर मैले विपिनलाई ओके, फेरि यो उहाँले भने जस्तो मलाई ट्युनिङ मनपर्छ भन्नुभयो नि, मैले यो गीतको शब्द अझ बेग्लै थियो, मैले यसलाई बनाएर राखेको थिएँ यसो खास, मैले पनि शब्द नपाएर एउटा जननी जन्मभूमि छ स्वर्गाजपी गरिएपछि हाम्रो भजन श्रीमणी भगतराज आचार्यको एउटा गीतमा आएको हुनाले मैले त्यसलाई सम्झिरहेको थिएँ. जननी जन्म भूमि मैले शब्द यसरी रिजर्भ गरेर राखेको थिएँ ट्युनिङ नबिर्सियोस् भनेर अनि ठ्याक्क यसमा भरियो अनि रुँदैछ आकाश यसरी गरी एउटा हामीले अन्त्यमा यो गीत पनि सुनेछौँ अब अन्त्यमा पनि छौँ हामी मुनालजी अब के भन्नुहुन्छ अन्त्यमा इच्छाको बारेमा तपाईँका दर्शक हाम्रा श्रोताका लागि दर्शकलाई म एउटै कुराको अनुरोध गर्छु धेरै नराम्रा चलचित्रहरू बनाउने भिडमा राम्रो चलचित्र बनाउने मान्छेहरू पनि पर्छन् त्यस कारणले इच्छा कस्तो चलचित्र बनेको छ के चलचित्र बनेको छ त्यो मैले भन्नुभन्दा पनि दर्शकहरूले भन्ने कुरा हो मेरो विगतका कामहरूलाई मूल्याङ्कन गरेर उहाँहरूले हालसम्म गएर चलचित्र हेरेर प्रतिक्रिया दिनुहोला र आगामी चलचित्रमा मैले सुधार्ने मौका पाउनेछु म अन्तमा अनुरोध के गर्न चाहन्छु भनेपछि एक शब्दमा दर्शकहरूलाई चुले निम्तो छ पक्कै पनि नजिकका थिएटरहरू सबै थिएटर प्रायमा पुगेको छ इच्छा अब बिपिनजी के भन्नुहुन्छ अब एज अ म्युजिक डिरेक्टर एज अ सिङ्गर तपाईँले यो चलचित्रबाट गरेको अपेक्षा र समग्र चलचित्रको बारेमा तपाईँका दर्शक श्रोतालाई के भन्नुहुन्छ अन्त्यमा चलचित्रसँग धेरै कुराहरू जुटेका हुन्छन् सङ्गीत पक्षदेखि लिएर धेरै कुराहरू र दर्शकले चलचित्र नै हेरेपछि सबै हामी सेक्योर हुने हो र सबैले अपग्रेडिङ हुने मौका पनि पाउने हो निर्देशकज्यूले भन्नुभयो जस्तै सबैलाई चिलो निम्तो छ भन्नु हो त्यही नै हो आएर हेरिदिनै पर्छ नेपालीलाई नेपालीले नै हेरिदिने हो हाम्रो ग्लोबलाइजेसनको समय भए पनि हेर्ने त अन्तमा नेपालीले नेपालीले नै हो त्यो आएर हेरिदिएदेखि सबैको एकैचोटि सेफ हुन्छ त्यहाँ ओके पक्कै पनि निर्देशक मुनाल घिमिरे र सङ्गीत निर्देशक बिपिन घिमिरेको यो आग्रह सुनिसकेपछि पक्कै पनि दर्शकहरू नजिकको थिएटरमा गएर इच्छालाई माया गरिदिनुहुनेछ र आफ्नो चलचित्र हेर्ने इच्छा पनि पुरा गर्नुहुनेछ भन्ने विश्वास हामीले बोकेका छौँ कार्यक्रममा आइदिनु भयो दुवैजनालाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ यहाँ लगायत सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट पनि धन्यवाद पक्कै पनि श्रोताहरू हामी कलिउड .com को यो श्रृङ्खलाको अन्त्यमा आइसक्यौँ आजको यो श्रृङ्खलामा लगभग एक घन्टासम्म हाम्रो साथमा रहिदिनु भयो धेरै आभार व्यक्त गर्न चाहन्छौँ नजिकको थिएटरमा आज इच्छा लागेको छ इच्छा रेगुलर लागिरहोस् र यसले राम्रो कलेक्सन गर्न सकोस् बक्स अफिसमा राम्रो रेकर्ड कायम गर्न सकोस् यही हामी अपेक्षा गर्न चाहन्छौँ यही आग्रह तपाईँहरूका लागि व्यक्त गर्दै आजको यो श्रृङ्खलाबाट छुटिनुपर्छ आगामी श्रृङ्खलामा फेरि भेटिने बाचासहित टेक्निकल सपोर्टका जनकार्की अनि देशभरिका सबै प्राविधिक साथी लान्तर हृदयबाट सम्झिँदै आवाजबाट शशि शर्मा मजक यहाँ छुट्टिन्छौ नमस्कार आँसुले संसार भिजे छ हेरा आकाश धरती रुँदै छ आँसुले संसार भिजे छ हेरा चिसो बतास कहाँ बाट आयो यो बतास कहाँ बाट आयो भन्दै छ केही उसलाई छोएर भन्दै छ केही उसलाई छोएर रुँदै छ आकाश धरती रुँदै छ आँसुले संसार भिजे छ हेरा